सकिना अर्को जुनी भेट्छु माया यो जुनीमा तिम्रो हुन सकिना चाहन्थे म तिमलाई धेरै मुटुमा छो बिझिरह्यो तर मैले केही भन्न सकिन भइगो नरुनु माया यो जुनीमा तिम्रो हुन सकिन सबै कुरा मनभित्र नै राखेको छु तिमीलाई खुसी मिलो सदा सदा भागेकै छु मनका सबै कुरा मनभित्र नै राखेको छु तिमीलाई खुसी मिलो सदा सदा भाकेकै छु मलाई भुली तिमी नयाँ संसार बसाउनु भइगो छोडिदे समयले खान सकिन को घेरा भित्र हामी दुई बाँधेका छौ जति मुटु दुखे पनि मनभित्र नै राखेका छौ व्यवस्थाको घेरा भित्र हामी दुई बाँधेका छौ जति मुटु दुखे पनि मनभित्र नै राखेका छु जनम जनम भरि तिमीलाई सम्झिने छु भइगो नरुनु माया यो जुनीमा तिम्रो सकिना।